तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लगअन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा। माया अनि प्रेमको गीत हो यो गजल संसार, सदाबहार फुल्ने प्रीत हो यो गजल संसार। गजल लेखिदिनु साथ गजल संसारमा, यही नै हुन्छ हाम्रो बात गजल संसारमा। प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म कार्यक्रम गजल संसार सुन्न नभुल्नुहोला। म सञ्चालिका शान्ति पाखरिनको साथमा, मात्र अनलाइन रेडियो हाम्रो संसारमा। लगन गर्नुहोस् www.radiohamrosansar.com। अहिलेको दसैँ मानि बिदा पाएको छैन आमा, धेरै वर्ष बित्यो मैले टिका लाएको छैन आमा। अहिलेको दसैँ मानि बिदा पाएको छैन आमा, धेरै वर्ष बित्यो मैले टिका लाएको छैन आमा। आँखाभरि आँसु पार्दै मेरै बाटो हेर्दै होली, आँखाभरि आँसु पार्दै मेरै बाटो हेर्दै होली। म पनि त एक्लै यहाँ खुसी भएको छैन आमा, अहिलेको दसैँ मानि बिदा पाएको छैन आमा। नमरेर बाँचे भने आउँछु अर्को दसैँमा, नमरेर बाँचे भने आउँछु अर्को दसैँमा। अहिलेसम्म सौको ऋण तिरी भएको छैन आमा, अहिलेको दसैँ मानि बिदा पाएको छैन आमा। गर्छु काम चर्को घाममा सुन्दै साउको गाली, गर्छु काम चर्को घाममा सुन्दै साउको गाली। मिठो चोखो पेट भरि कहिले खाएको छैन आमा, अहिलेको दसैँ मानि बिदा पाएको छैन आमा। सन्चै छौ कि बिसन्चो छैन केही खबर पनि, सन्चै छौ कि बिसन्चो छैन केही खबर पनि। महिनौ बितिसक्यो तिम्रो चिट्ठी आएको छैन आमा, अहिलेको दसैँ मानि बिदा पाएको छैन आमा। धेरै वर्ष बित्यो मैले टिका लाएको छैन आमा। नमस्कार, यिनै सुन्दर शब्दलहरी गजलांश सँगसँगै रेडियो हाम्रो संसार र पिएनएन रेडियोको साप्ताहिक प्रस्तुति गजल संसारको प्रखाइमा रहनुभएका सम्पूर्ण गजल अनुरागी, गजल पारखी एवं रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण मनहरूप्रति हार्दिक स्वागत गर्दछु। प्रत्येक हप्ताको सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ 2069 आश्विन महिनाको 22 गते। आज पनि सदा झैँ तपाईँले नै प्रेषित गर्नुभएका थुप्रै थुप्रै गजलहरू लिएर उपस्थित भइसकेकी छु म, यही कार्यक्रम सञ्चालिका शान्ति पाखरेन, र मलाई प्रविधि संयोजनमा साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले। रेडियो हाम्रो संसार तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले लगन गर्नुपर्नेछ www.radiohamrosansar.com। र तपाईँले लाइभ सुन्न छुटाउनु भयो अथवा पुनः सुन्न चाहनुहुन्छ भने सोही लिङ्कमा गएर रेकर्ड क्लिक गरेर सुन्न सक्नुहुनेछ। साथै यो कार्यक्रमको रेकर्ड तपाईँले www.chisapani.blogspot.com र www.mohanbihani.blogspot.com मा गएर पनि सुन्न र डाउनलोड पनि गर्न सक्नुहुनेछ। यही जानकारी सँगसँगै आजको कार्यक्रम सुरु गर्न गइरहेछु, र तपाईँले पनि मेरो साथमा बसेर मलाई साथ दिनुहुन्छ भन्ने दृढ सङ्कल्पका साथ अगाडि बढाउन चाहन्छु। सुरुमा मैले साभार गरेको गजल थियो कपिल वस्तु स्थायी निवासी साहित्य अनुरागी राजु चालिसेजीको गजल। उहाँले यो गजल हाल दुबईदेखि लेखेर प्रेषित गर्नुभएको थियो। धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू आज भोलि प्रवासी नै बाध्य छन्। दसैँ पनि नजिकिँदैछ अनि गाउँघरतिर पनि दसैँको चहल पहल निकै बढ्दैछ। कति बुढाबाबा आमा भने छोराछोरी परदेशबाट घर फर्किन्छ होला भनेर बाटोभरि आँखा बिछ्याएर बसिरहनु भएको होला भने, कति दाजुभाइ तथा दिदीबहिनीहरू बाबुआमासँग बसेर दसैँ मनाउन नपाउने पीडामा तड्पिँदै होलान्। एक त सबले भनेको जति तलब दिँदैनन् भने अर्को भनेको बेलामा छुट्टी पनि दिँदैन। त्यसैले होला राजुजीले पनि प्रवासमा रहेर घरमा रहनु भएको आमालाई सम्झिँदै कोर्नु भएको यो गजलले साँच्चै सबैको मन छुन सफल हुनेछ। यति सुन्दर गजल कोरेर प्रेषित गर्नुभएकोमा राजुजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अब भने एउटा साङ्गीतिक आवाजमा सजिएको गजल जोड्न चाहन्छु। शब्द रहेको छ, आउँछु भन्ने परदेशी फर्किआएन, तस्बिर मात्र हेरिरहे मन रमाएन। लगाए सुन्दै हुनुहुन्छ गजल संसार सञ्चालिका शान्ति पाखरिनको साथमा। फेरि पनि गरिबलाई रुवा हुन आयो दसैँ, आँसुका सिमसिम झरी चुहा हुन आयो दसैँ। फेरि पनि गरिबलाई रुवा हुन आयो दसैँ, आँसुका सिमसिम झरी चुहा हुन आयो दसैँ। गरिबको लागि छैन धन रुन्छ केवल मन, गरिबको लागि छैन धन रुन्छ केवल मन। धनीलाई हुस्की र ब्रान्डी खुवा हुन आयो दसैँ, फेरि पनि गरिबलाई रुवा हुन आयो दसैँ। दसैँ हो कि दशा हो कुन्नी वर्षै पछि आउँछ, दसैँ हो कि दशा हो कुन्नी वर्षै पछि आउँछ। हुने सबलाई चारै धाम घुवा हुन आयो दसैँ, फेरि पनि गरिबलाई रुवा हुन आयो दसैँ। यो चाडबाड परदेशमा नआएकै बेस बरु, यो चाडबाड परदेशमा नआएकै बेस बरु। परदेशीलाई आँसुले नै नुहा हुन आयो दसैँ, फेरि पनि गरिबलाई रुवा हुन आयो दसैँ। सपना त परिवारसँगै दसैँ मान्ने थियो मेरो, सपना त परिवारसँगै दसैँ मान्ने थियो मेरो। मेरो पनि सोही सपना कुहा हुन आयो दसैँ, फेरि पनि गरिबलाई रुवा हुन आयो दसैँ। आँसुका सिमसिम झरी चुहा हुन आयो दसैँ। पुनः स्वागत गर्दछु। तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ गजल संसार। यो साङ्गीतिक गजल पश्चात साभार गरेको गजल थियो बुटवल रूपन्देही स्थायी निवासी साहित्य अनुरागी रोहित राणाजीको गजल। उहाँले यो गजल हाल काबुल अफगानिस्तानदेखि लेखेर प्रेषित गर्नुभएको थियो। अब रोहितजीको गजलको चर्चा गर्नुपर्दा, दसैँ त केवल धनीहरूको लागि मात्र रहेछ, गरिबको लागि होइन रहेछ भने, अनि परदेशीको लागि त झनै रुवाउने र परिवारको यादमा तडपाउने एक दशा रहेछ दसैँ भनेर रोहितजीले यिनै शब्दहरू समेटेर यति सुन्दर गजल तयार पारी हामीलाई प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्तै मेरो हातमा अर्को गजल रहेको छ र यो गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी कोमल भट्टजीले। उहाँका गजलांश शब्दलहरीहरू यसरी अगाडि बढेका छन्। टुटिहाल्ने सम्बन्धको कसले डोरी बाट्यो मेरो, बेलै नभई कुरु भए कसले रूप चाट्यो मेरो। टुटिहाल्ने सम्बन्धको कसले डोरी बाट्यो मेरो, बेलै नभई कुरु भए कसले रूप चाट्यो मेरो। रङ्गी चङ्गी फुल फुल्थे ओइलाउँदै सुक्न थाले, रङ्गी चङ्गी फुल फुल्थे ओइलाउँदै सुक्न थाले। भाग्यले नै ठग्यो क्यारे खुसी डाँडो काट्यो मेरो, टुटिहाल्ने सम्बन्धको कसले डोरी बाट्यो मेरो। स्वर्ग जस्तै संसारमा कसको आँखा लागिहाल्यो, स्वर्ग जस्तै संसारमा कसको आँखा लागिहाल्यो। बलिन्द्र त्यो आँसुसँग कसले हाँसो साट्यो मेरो, टुटिहाल्ने सम्बन्धको कसले डोरी बाट्यो मेरो। धैर्यताको बाँध भत्क्यो सम्हालिन कठिन भयो, धैर्यताको बाँध भत्क्यो सम्हालिन कठिन भयो। गहिरो गहिरो चोट लाग्यो प्यारो मुटु फाट्यो मेरो, टुटिहाल्ने सम्बन्धको कसले डोरी बाट्यो मेरो। वियोगमा तडपी तडपी बाध्यतामा बाँच्नु पर्यो, वियोगमा तडपी तडपी बाध्यतामा बाँच्नु पर्यो। निधारमा लेख्ने दिनमा भावीले नै ढाँट्यो मेरो, टुटिहाल्ने सम्बन्धको कसले डोरी बाट्यो मेरो। बेलै नभए कुरु भए कसले रूप चाट्यो मेरो। काठमाडौँ स्थायी निवासी साहित्य अनुरागी कोमलजीले न्युयोर्कदेखि लेखेर प्रेषित गर्नुभएको थियो यो गजल। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा कोमलजीप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब भने एउटा सांगीतिक आवाजमा सजिएको गजल जोड्न चाहन्छु। भन्न त भन्दछन् सब जमाना खराब छ, मान्छेको आफ्नै चाहना खराब छ। भन्न त भन्दछन् सब जमाना खराब छ, भन्न त भन्दछन् सब जमाना खराब छ, मान्छे सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार, यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गजल संसार संचालिका शान्ति पाखरिनको साथमा। मेरो मनभित्र तिम्रो मायाको घरमा ग, सानो ठुलो जात भन्दा माथिको थरमा ग। मेरो मनभित्र तिम्रो मायाको घरमा ग, सानो ठुलो जात भन्दा माथिको थरमा ग। नभएको देवी देवता मन्दिरमा फुल चढाई, नभाक देवी देवता मन्दिरमा फूल चढाई तिम्रै मनले तिम्रै लागि मलाई नै वर माग मेरो मनभित्र तिम्रो मायाको घर माग सँगै मिली पूजा गरौँ बनेर प्रेम पुजारी सँगै मिली पूजा गरौँ बनेर प्रेम पुजारी प्रेमले पिए अमृत हुने एउटा जहर माग मेरो मनभित्र तिम्रो मायाको घर माग पानी बनी नबग्नु तिमी आँसु झार्न हुन्न पानी बनी नबग्नु तिमी आँसु झार्नु हुन्न बरु पानी पनि नबग्ने सुक्खा बगर माग मेरो मनभित्र तिम्रो मायाको घर माग सानो ठुलो जात भन्दा माथिको थर माग साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो महेशपुर एक झापा स्थायी निवासी साहित्य अनुरागी विजय फोम्बोजीको गजल धन्यवाद विजयजी यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा आगामी दिनहरूमा पनि तपाईँको सहभागिता रहँदै रहोस् अनि अझै निखार आओस् तपाईँको गजलमा यही भन्न चाहन्छु यसै क्रममा अर्को गजल जोड्न चाहन्छु यो गजल प्रेषित गर्नुभएको छ साहित्य अनुरागी ईश्वर शाहीजीले बेला ढल्केछि आउनुको अर्थ शून्य छ लगनपछि पाउनुको अर्थ शून्य छ बेला ढल्केछि आउनुको अर्थ शून्य छ लगनपछि पाउनुको अर्थ शून्य छ आँगनबाट डोली अन्तै उठाइ लाँदा आँगनबाट डोली अन्तै उठाइ लाँदा रुँदै हात हल्लाउनुको अर्थ शून्य छ बेला ढल्केछि आउनुको अर्थ शून्य छ अर्कैले लग्यो सिउँदोमा सिन्दुर हाली अर्कैले लग्यो सिउँदोमा सिन्दुर हाली अब मलाई पछ्याउनुको अर्थ शून्य छ बेला ढल्केछि आउनुको अर्थ शून्य छ अन्तिम हो म अन्तिम घडीसम्म कुरेथे अन्तिम हो म अन्तिम घडीसम्म कुरेथे मलाई दोषी बनाउनुको अर्थ शून्य छ बेला ढल्केछि आउनुको अर्थ शून्य छ रहिन चोखो तिम्रो हुन सक्दिन अब रहिन चोखो तिम्रो हुन सक्दिन अब उस्तै देखेर रमाउनुको अर्थ शून्य छ बेला ढल्केछि आउनुको अर्थ शून्य छ सम्हाल्नु आफ्नो मन आफै सधैँ यसरी सम्हाल्नु आफ्नो मन सधैँ आफै यसरी भेट्दा आँसु बगाउनुको अर्थ शून्य छ बेला ढल्केछि आउनुको अर्थ शून्य छ लगनपछि पाउनुको अर्थ शून्य छ कल्लेरी नौ धादिङ स्थायी निवासी साहित्य अनुरागी ईश्वर शाहीजीले यो गजल हाल दोहा कतारदेखि लेखेर प्रेषित गर्नुभएको थियो रदीप शून्य छ र काफिया आउनुको पाउनुको राखेर लेख्नु भएको थियो उहाँले वास्तवमा गजल राम्रो बनेको छ आगामी दिनहरूमा पनि अझै प्रगति हुँदै जाओस् यही भन्न चाहन्छु र यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ईश्वरजीप्रति अब भने फेरि पनि अर्को साङ्गीतिक आवाजमा सजिएको गजल जोड्न चाहन्छु दिल चोरेर बदनाम भएको मलाई सही लाग्छ हुन्छु दिलको कैदीमा त चोरो झैँ लाग्छ हजुर यही साङ्गीतिक आवाज रहेको छ चुरेरा बदनाम भाको मलाई सही लाग्छ हुन्छु दिलको कैदीमा त चोरो झैँ लाग्छ चोरो झैँ लाग्छ दिल चुरेरा बदनाम भएको मलाई सही लाग्छ हुन्छु दिलको कैदी माता चोरो झैँ लाग्छ मैले चोर्ने मौका पाइन मैले थोरै त दैन मैले याद नआउने कुनै बाटो खोज्दा पनि पाइन मैले खोज्दा पनि पाइन मैले दिल खुसेरा बैमान भएको मलाई सही लाग्छ हुन्छु दिलको लोभी माता हो सुझे लाग्छ हो सुझे गजल संसार सञ्चालिका शान्ति पाखरिनको साथमा। हाम्रो देशका नारीहरू किन हेपिन्छन्, नाना थरी आरोप दिँदै किन खेदिन्छन्? हाम्रो देशका नारीहरू किन हेपिन्छन्, नाना थरी आरोप दिँदै किन खेदिन्छन्? छाती सुकाई सधैँभरि दुध पिलाउँछिन्, छाती सुकाई सधैँभरि दुध पिलाउँछिन्, बदलामा उनकै छाती किन टेकिन्छन्? हाम्रो देशका नारीहरू किन हेपिन्छन्? अस्मितामा उनको सधैँ खेल्न होला नि, अस्मितामा उनको सधैँ खेल्न होला नि, नत्र गिद्धे आँखा लगाई किन हेरिन्छन्? हाम्रो देशका नारीहरू किन हेपिन्छन्? न्याय बाँड्ने कानुन अन्धो भएरै होला, न्याय बाँड्ने कानुन अन्धो भएरै होला, नत्र न्याय दिने बाटो किन छेकिन्छन्? हाम्रो देशका नारीहरू किन हेपिन्छन्? आमा चेली जीवनसाथी नारी नै होइन, आमा चेली जीवनसाथी नारी नै होइन, फेरि जिउँदै प्रदो बाटोमा किन रेटिन्छन्? हाम्रो देशका नारीहरू किन हेपिन्छन्? नाना थरी आरोप दिँदै किन खेलिन्छन्? पुनः स्वागत गर्दछु। साङ्गीतिक आवाज प्रसाद साभार गरेको गजल थियो साहित्य अनुरागी राजु मुखिया दर्पणजीको। उहाँले यो गजल दोहा कतारदेखि लेखेर प्रेषित गर्नुभएको थियो। राजुजीको गजलको कुरा गर्नुपर्दा गजल धेरै राम्रो बनेको छ। बयान गर्ने कुनै ठाउँ नै छैन, नारी के हो भनेर एउटा चेतना फैलाउन सफल यो गजल साह्रै राम्रो लाग्यो। हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु राजुजीप्रति यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा। फेरि पनि मेरो हातमा अर्को गजल रहेको छ र यो गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी गौरव श्रेष्ठजीले। मेरो दिल यो तोडेर जाने मान्छे, मलाई एक्लै छोडेर जाने मान्छे, मेरो दिल यो तोडेर जाने मान्छे, मलाई एक्लै छोडेर जाने मान्छे, किन आइरहन्छौ याद बनेर, किन आइरहन्छौ याद बनेर, अन्तै नाता जोडेर जाने मान्छे, मेरो दिल यो तोडेर जाने मान्छे, नसोध कसैलाई मेरो बारेमा, नसोध कसैलाई मेरो बारेमा, गोरेटो अर्कै मोडेर जाने मान्छे, मेरो दिल यो तोडेर जाने मान्छे, बधाई मेरा अडपण तिमीलाई, बधाई मेरा अडपण तिमीलाई, पराई घुम्टो ओढेर जाने मान्छे, मेरो दिल यो तोडेर जाने मान्छे, बसाउनु तिमी जहाँ फुले पनि, बसाउनु तिमी जहाँ फुले पनि, सपना मेरा गोडेर जाने मान्छे, मेरो दिल यो तोडेर जाने मान्छे, मलाई एक्लै छोडेर जाने मान्छे। साहित्य अनुरागी गौरव श्रेष्ठजीले यति सुन्दर गजल उहाँले दुबईदेखि लेखेर प्रस्तुत गर्नुभएको थियो। मेरो दिल यो तोडेर जाने मान्छे, मलाई एक्लै छोडेर जाने मान्छे, यही रहेको थियो उहाँको गजल। कसले दिल तोडेर गयो उहाँको त्यो त थाहा भएन, तर गजल भने सुन्दर बनेको छ। हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु गौरवजीप्रति पनि। गजलको लागि अब भने फेरि पनि एउटा साङ्गीतिक आवाजले सजिएको गजल जोड्न पालो आइरहेको छ, जुन गजल यस प्रकार छन्। एक्लै हिँड्दा हिँड्दै बाटोमा पाइला अडियो, तिमी भेट भयो जिन्दगीको बाटो मोडियो। एक्लै हिँड्दा हिँड्दै बाटोमा पाइला अडियो, तिमी भेट भयो जिन्दगीको बाटो मोडियो, तिमी भेट भयो जिन्दगीको बाटो मोडियो। एक्लै हिँड्दा हिँड्दै बाटोमा पाइला अडियो, तिमीलाई हेरिरहु मात्र भन्थे सधैँ भरिमा, तिमीलाई हेरिरहु मात्र भन्थे सधैँ भरिमा, तिमीलाई हेरिरहु मात्र भन्थे सधैँ भरिमा, तिमीलाई हेरिरहु मात्र भन्थे सधैँ भरिमा। आज स्पर्शमा आयो तिमी बाटा तोडियो, आज स्पर्शमा आयो तिमी बाटा तोडियो एक्लै हिड्दा हिड्दै बाटोमा पाइला अडियो एक्लै हिड्दा हिड्दै बाटोमा पाइला अडियो तिमी भेट भयो जिन्दगीको बाटो मुडियो तिमी भेट भयो जिन्दगीको बाटो मुडियो एक्लै हिड्दा हिड्दै बाटोमा पाइला अडियो तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार समाचार सूचना र मनोरञ्जनको संसार यो हो अनलाइन रेडियो हाम्रो संसार लग इन गर्नुहोस् www.radiohamrosansar.com निरन्तर तपाईंको साथमा अहिले तपाईं सुन्दै हुनुहुन्छ गजल संसार सञ्चालिका शान्ति पाखरिनको साथमा फुल भनी संसारमा फुल्न खोजे तर सकिन सोच्छ मौसम भनी खुल्न खोजे तर सकिन फुल भनी संसारमा फुल्न खोजे तर सकिन सोच्छ मौसम भनी खुल्न खोजे तर सकिन नचाहेर पनि काँडा जस्तै पो भयो कि कसो नचाहेर पनि काँडा जस्तै पो भयो कि कसो सबैसँग दुनियाँमा घुल्न खोजे तर सकिन फुल भनी संसारमा फुल्न खोजे तर सकिन घृणा गर्नेहरूलाई पनि अति माया गर्छु म घृणा गर्नेहरूलाई पनि अति माया गर्छु म आफ्नै दिलभित्र हुल्न खोजे तर सकिन फुल भने संसारमा फुल्न खोजे तर सकिन यादले सताइरहन्छ चोट दिनेहरूको पनि यादले सताइरहन्छ चोट दिनेहरूको पनि जिन्दगीमा धेरै धेरै भुल्न खोजे तर सकिन फुल भने संसारमा फुल्न खोजे तर सकिन फुल बनी संसारमा फुल्न खोजे तर सकिन स्वच्छ मौसम बनी खुल्न खोजे तर सकिन साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो महेश्वरी दुई सानो डुम्रे खोटाङ स्थायी निवासी साहित्य अनुरागी पोष कुमार राई थुलुङजीको गजल भन्नुपर्दा पोष कुमारजीको गजलमा सम्झना र चोट पीडाले ओतप्रोत भएको मैले पाएँ तर केही गर्न सकिनँ भनेर हिम्मत हार्नु भने हामीले कहिले पनि हुँदैन त्यसैले चोट पीडा दुःख सबै भुलेर पाइला अगाडि बढाउनु होला भन्दै फेरि पनि अर्को गजल उठाउँदैछु र यो गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी कृष्ण मानव खड्काजीले उहाँले बडा दशैंको शुभकामना सहित यो गजल प्रेषित गर्नुभएको छ उहाँका गजलांश शब्द लहरीहरू यस प्रकार छन् हर्ष उल्लास उमङ्ग लिई आओस् बडा दशैं सुख शान्ति समृद्धि बनी छाओस् बडा दशैं हर्ष उल्लास उमङ्ग लिई आओस् बडा दशैं सुख शान्ति समृद्धि बनी छाओस् बडा दशैं नबनोस् कसैलाई दशा कामना गर्दछु म नबनोस् कसैलाई दशा कामना गर्दछु म धनी गरिब सबैले मान्न पाओस् बडा दशैं हर्ष उल्लास उमङ्ग लिई आओस् बडा दशैं सम्झी दशैं रुन नपरोस् कसैलाई भन्छु सम्झी दशैं रुन नपरोस् कसैलाई भन्छु वर्षभरिलाई यादगार बनाओस् बडा दशैं हर्ष उल्लास उमङ्ग लिई आओस् बडा दशैं सम्पूर्ण नेपालीमा फैलाई माया मोह सधैँ सम्पूर्ण नेपालीमा फैलाई माया मोह सधैँ एकअर्कामा सद्भाव भरी जाओस् बडा दशैं हर्ष उल्लास उमङ्ग लिई आओस् बडा दशैं शुभकामना मेरो मित्रहरू आफन्त सबैमा शुभकामना मेरो मित्रहरू आफन्त सबैमा जीवनमा मिठो ज्योति जलाओस् बडा दशैं हर्ष उल्लास उमङ्ग लिई आओस् बडा दशैं सुख शान्ति समृद्धि बनी छाओस् बडा दशैं सानो श्रीतिन बर्दिया स्थायी निवासी साहित्य अनुरागी कृष्ण मानव खड्काजीले प्रेषित गर्नुभएका थिए यो हर्ष उल्लास उमङ्ग लिई आओस् बडा दसैँ, सुख शान्ति समृद्धि बनी छाओस् बडा दसैँ। अति नै सुन्दर गजल कोर्नु भएको छ उहाँले। कृष्णजीको यो गजलले भने जस्तै सबैको जीवनमा रहोस् र यही कामना गर्दछौँ। साथै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा कृष्णजीप्रति। अब भने अर्को साङ्गीतिक आवाजले सजिएको गजल राख्न चाहन्छु। जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै, दुखेर कोही हुन्छ यहाँ पर्दा पछाडि नै, पर्दा पछाडि नै। जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै, दुखेर कोही पर्दा पछाडि नै, जे जे हुने हुन्छ पर्दा पछाडि नै। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गजल संसार सञ्चालिका शान्ति पाखरिनको साथमा। मेरो हुँदा झनै दुखी हुन्छौ भने तिमी, मनै रुला मैले हाँसे रुन्छौ भने तिमी। मेरो हुँदा झनै दुखी हुन्छौ भने तिमी, मनै रुला मैले हाँसे रुन्छौ भने तिमी। सुरु अन्य तिमीबाटै गर्छु भन्ने ठानेको थिए, सुरु अन्य तिमीबाटै गर्छु भन्ने ठानेको थिए। अन्तिममा मनको ढोका थुन्छौ भने तिमी, मेरो हुँदा झनै दुखी हुन्छौ भने तिमी। मेरो इच्छा तिमीलाई मुस्काएको देख्नु सधैँ, मेरो इच्छा तिमीलाई मुस्काएको देख्नु सधैँ। म बिनाको मुस्कान सपना बुन्छौ भने तिमी, मेरो हुँदा झनै दुखी हुन्छौ भने तिमी। मलाई ठान्यौ बैगुनी के सक्छु र गुण दिन, मलाई ठान्यौ बैगुनी के सक्छु र गुण दिन। बैगुन जति मलाई देऊ गुन्छौ भने तिमी, मेरो हुँदा झनै दुखी हुन्छौ भने तिमी। आफ्नो भन्नु तिमी मात्र दैव बैरी हुँदा यहाँ, आफ्नो भन्नु तिमी मात्र दैव बैरी हुँदा यहाँ। छोडाउन पिच्छा देउँदै छुन्छौ भने तिमी, मेरो हुँदा झनै दुखी हुन्छौ भने तिमी। पराईकै गर्यौ विश्वास अर्थहीन भएमा, पराईकै गर्यौ विश्वास अर्थहीन भएमा। बुझाइमा पराईकै सुन्छौ भने तिमी, मेरो हुँदा झनै दुखी हुन्छौ भने तिमी। उज्यालोमै बस तिमी भो नाउ अँध्यारोमा, उज्यालोमै बस तिमी भो नाउ अँध्यारोमा। किन झर्छौ धरतीमा जुन्छौ भने तिमी, मेरो हुँदा झनै दुखी हुन्छौ भने तिमी। होइन म हत्यारा भइगो पुग्यो तिम्रो माया, होइन म हत्यारा भइगो पुग्यो तिम्रो माया। मेरो हुनु परे मृत्यु चुन्छौ भने तिमी, मेरो हुँदा झनै दुखी हुन्छौ भने तिमी। मनै रुला मैले हाँसे रुन्छौ भने तिमी। साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो चिसा पानी छ रामेछापका स्थायी निवासी साहित्य अनुरागी राम शरण श्रेष्ठजीको गजल। उहाँले यति सुन्दर गजल आठको बहरमा लेख्नु भएको छ र यति सुन्दर गजल प्रेषित गर्नुभएकोमा रामजीप्रति हार्दिक धन्यवाद दिन चाहन्छु। प्राविधिक समय सकिएको सङ्केत मैले पाइसकेकी छु, त्यसैले तपाईँसँगै बस्ने मन हुँदाहुँदै पनि समय अभावको कारणले अब भने मैले यस कार्यक्रमको बिट मार्ने बेला आइसकेको छ। जसरी आज पुरानो श्रोताले गजलीय सहभागिता जनाउनु भयो, त्यसरी नै जनाउँदै गर्नुहोला र जो नयाँ स्रष्टा हुनुहुन्छ उहाँहरूलाई पनि जसरी आज सहभागिता जनाउनु भयो, आगामी दिनहरूमा पनि तपाईँको सहभागिता यसरी नै रहिरहोस् भन्न चाहन्छु। यतिन्जेलसम्म मेरो साथमा बसेर अनलाइन रेडियो हाम्रो संसार र पिएनएल रेडियोको प्रस्तुति कार्यक्रम गजल संसार सुनिदिनु भई साथ दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु र मलाई प्रविधि संयोजनमा साथ दिनुभएकोमा उद्धवजीलाई पनि धन्यवाद दिन चाहन्छु। श्रोता तपाईँसँग पनि यस्तै गजलहरू छन् भने लेखी पठाउन नभुल्नुहोला। मेरो ठेगाना यस प्रकार रहेको छ, डियर शान्ति 25@gmail.com। फेरि भन्दछु, डियर शान्ति 25@gmail.com मेल गरेर पठाउन सक्नुहुनेछ। यदि तपाईँले आजको लाइभ सुन्न छुटाउनु भएको छ भने यो कार्यक्रमको रेकर्ड पुनः सुन्न चाहनुहुन्छ भने टाइप गर्नुहोस् www.mohanbihani.blogspot र www.chisapaninepal.blogspot.com लगन गरेर सुन्न सक्नुहुनेछ र तपाईँले साथीभाइलाई सुनाउन र डाउनलोड पनि गर्न सक्नुहुनेछ। अर्को हप्ता सोमबार पुनः आउने बाचा सहित म कार्यक्रम सञ्चालिका शान्ति पाखरिन र प्रविधि मित्र उद्धव तामाङ यो साङ्गीतिक आवाजले सजिएको गजल छोड्दै बिदा हुन चाहन्छौ। नमस्कार, शुभ सन्ध्या। पछ्यौरी न पार न यसरी, खुल्लम खुल्ला पछ्यौरी न पार न यसरी। डोलायो है डोलायो डुलायो डुलायो मनै बेसरी बेसरी भनै बेसरी बेसरी भनै बेसरी अघाउने तिम्रो हिस्सी लाग्छ मलाई कस्तो कस्तो धेरै धेरै हेरे पनि फेरि फेरि हेरौँ जस्तो न अघाउने तिम्रो हिस्सी लाग्छ मलाई कस्तो कस्तो लाग्छ मलाई कस्तो कस्तो लाग्छ मलाई कस्तो कस्तो फुलमा पनि एक्लै न डुल न यसरी फुलमा पनि एक्लै न डुल न यसरी डोलायो है डोलायो डोलायो डोलायो मनै बेसरी बेसरी भनै बेसरी बेसरी भनै बेसरी किनारा भई पछ्याउँछु म खोला भई भाग्छौ तिमी भाग्दै भाग्दै हिँडे पनि माया लाउँदै जान्छौ तिमी किनारा भई पछ्याउँछु म खोला भई भाग्छौ तिमी भाग्दै भाग्दै हिँडे पनि माया लाउँदै जान्छौ तिमी माया लाउँदै जान्छौ तिमी माया लाउँदै जान्छौ तिमी बगेको त बिस्तारै बाढी भयो कसरी बगेको त बिस्तारै बाढी भयो कसरी डोलायो है डोलायो डोलायो डोलायो मनै बेसरी बेसरी मनै बेसरी